म यति बेला गुल्मीको दुबिचौर गाविस वडा नम्बर 3 बाख्रा पालन फर्ममा आइपुगेको छु र यहाँनिर स्थानीय विकास अधिकारी हरिप्रसाद ग्यावाली त्यस्तै गरेर रापरपाका जिल्ला अध्यक्ष भरतबहादुर चन्द त्यसै गरेर गुल्मी उद्योग वाणी संघका अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डे त्यस्तै सारा युवा क्लबका अध्यक्ष मोहन पौडेल हुनुहुन्छ। हामी यो अत्यन्तै नमुना लायक यस बाख्रा पालन यो फर्ममा छौँ र यस फर्म सञ्चालन गर्नुहुने व्यक्तिसँग कुराकानी गर्दैछौँ र उहाँ यस दुबिचौर गाविसको निवर्तमान गाविस अध्यक्ष हुनुहुन्छ। राजनीति गरेर मात्रै हुँदैन, केही आर्थिक उत्पादन पनि हुनुपर्छ भन्ने उहाँको सोच रहेको बताइएको छ। यहाँ एकदमै व्यवस्थित छ। सर्वप्रथम म निवर्तमान गाविस अध्यक्ष गुणबहादुर श्रीष्ठले यो बाख्रा फर्म सञ्चालन गर्नुभएको छ र उहाँसँग थोरै कुराकानी गर्न गइरहेका छौँ। हजुर नमस्कार। नमस्कार। यो बाख्रा पालन तपाईँले कहिलेदेखि सुरु गर्नुभयो? बाख्रा पालन खोरहरूको संरचना तयार गर्नको लागि हामी असोजदेखि सुरु गरेको थियौँ। बाख्रा चाहिँ नि माघको 28 बाख्रा जम्मा गर्न सुरु गर्दै जाने क्रममा हालसम्म 38 बाख्रा चाहिँ यहाँ मैले जम्मा गर्न सफल भएको छु। बेचबिखन पनि गरिसक्नु भएको छ? बेचबिखन अहिले भर्खर भइसकेको छैन सर, भइसकेको छैन, अहिलेसम्म बेचबिखन गरेको छैन। तपाईँले यो बाख्रा कहाँ लगेर बेच्ने सोच्नु भएको छ? यो स्थानीय बजारमै यो खपत, यो किनभने यो खसीको मासुको अलि बढी चाहिँ समस्या, जिल्लातिर यसो घुम्दै फिर्दै यसो त्यहाँको भनौँ न मासु पसलेहरूसँग प्रत्यक्ष कुराकानी गर्दाखेरि मासुको बजार चाहिँ हामी त्यस्तो बाहिर सम्पर्क गर्नुपर्छ जस्तो म आफूलाई 10-20 त्यस्तो लाग्दिनँ जस्तो लाग्छ मलाई। त्यही त यो ठुलो क्षेत्रफलमा तपाईँले बारेर कम्पाउन्डिङ गर्नुभएको छ, कति क्षेत्रफल छ तपाईँको यो? यो करिब 4 रोपनी क्षेत्रफलमा यो जग्गा फैलिएको छ। त्यो तल्लो बन्दै गरेको संरचना, त्यो 10 बङ्गुर पाल्नका लागि यो बााउन्ड्रीभन्दा बाहिरसम्म गएर करिब करिब 5 रोपनी चाहिँ जग्गाको क्षेत्रफलमा चाहिँ हामीले यो कार्यक्रम सञ्चालन गर्ने गरेका छौँ। यो 5 रोपनी भन्नुभयो, यो बारी यस्तो राम्रोसम्म पाटो रहेछ होइन, सुन्तला पनि यहाँ रोप्नु भएको छ। पहिला कोदो मकै कति हुन्थ्यो र त्योभन्दा बढी आमदानी होला भन्ने सोच्नु भएको छ? त्योभन्दा त अब पहिला हामीले परम्परागत खेती जस्तो मकै कोदो खेती गर्दाखेरि त हामीले त्यसको मुनाफा त होइन, हामीले त्यसको लगानी पनि हामीले उठाउन गाह्रो त्यस्तो खालको हुन त यो बारीमा अब मकै पनि प्रशस्त फल्ने र 3-4 मुरी केरा बाली पनि हामीले यहाँ उत्पादन गर्न सफल भइराखिएको थियो। तर अहिले नयाँ सोच केही हामीले यो कामको थालनी गऱ्यौँ भने हाम्रो युवाहरूलाई पनि यसले केही प्रोत्साहन आकर्षित गर्छ कि यहीँ आफ्नै सम्भावना भएको देश र दुबिचौर गाविसभित्र हामीले सुरुवात गरेको यो उसलाई युवाहरूको आकर्षण केन्द्र बनेर यो खाडीको मुलुकमा त्यहाँको चुनौती, त्यहाँको समस्या, त्यहाँको पीडा, त्यहाँको अप्ठ्यारालाई अलिकति हामी तल्लिन भएर मिहिनेतको साथ लाग्यौँ भने यहीँ पनि केही गर्न सकिने रहेछ कि भन्ने खालको एउटा चाहिँ युवाहरूमा पनि यो खालको एउटा आकर्षण बढोस् भन्नका लागि पनि हामीले यो चाहिँ बाख्रा पालन सुरुवात गरेका हौँ। वार्षिक सरदर कति आमदानी होला भन्ने लक्ष्य लिनु भएको छ? हामी अब हेरौँ, हाम्रो टार्गेट 150-200 बाख्रा हाम्रो पालन गर्ने हाम्रो लक्ष्य हो। हामी वार्षिक रूपमा 2-3 लाखसम्म हामी आमदानी चाहिँ के अरे वितरण सफल हुन्छौँ भन्ने आकलन गरेका छौँ। हेरौँ भविष्यले, हामी खट्नेछौँ गर्नेछौँ, भविष्यले त्यसलाई अब बताउनेछ। तपाईँ कति वर्ष राजनीति गर्नुभयो? मैले 38 मैले एउटा नेभी सङ्घमा प्रवेश गरेर अब राजनीति गर्न सुरु गरेको मान्छे, 54 स्थानीय चुनावमा गाविस अध्यक्ष भएर 5 काम गर्ने एउटा सेवा गर्ने पब्लिकको सेवा गर्ने एउटा मौका पाइयो। तर राजनीति आर्थिक पक्ष एउटा सँगसँगै चाहिँ रहेछ, आर्थिक पक्ष कमजोर भएको मान्छे राजनीति बेइमानी गर्ने चिज होइन, राजनीतिमा पनि सत्यता र इमान्दारी त हुन्छ भन्ने कुरा मैले 5 अनुभवमा मैले त हासिल गर्न पाएँ। त्यसैले राजनीतिभन्दा यति कृषि कार्यक्रमको एउटा चाहिँ बाख्रा पालनदेखि मैले यो चाहिँ कार्यक्रम सुरु गर्छु भन्ने मैले त्यस्तो आँटका साथ यो कार्यक्रम थालनी गरेको छु। त्यही त नेताहरूले विशेष गरेर भाषणमा चाहिँ युवाहरूलाई निकै प्रोत्साहित गर्छन्, आफैले चाहिँ गर्दैनन्, तर तपाईँले आफै गरेर देखाइदिनु भएन? मैले नेताहरूको भाषण धेरै सुने, नेताहरूसँग घुलमेल गर्ने मौका पनि पाएँ, तर उहाँहरूको आश्वासनले मात्रै नहुँदो रहेछ, हामीलाई प्रत्यक्ष रूपमा अब केही दिएर अथवा केही गरेर देखाइदिएको भए हामीले विश्वास गर्न सकिन्थ्यो। नेताहरूको खालि आश्वासन र भाषण मात्रै खाइयो, त्योभन्दा अरू मैले केही पनि पाएँ। हस्, यो बाख्रा पालन निवर्तमान अध्यक्ष गुणबहादुर श्रीष्ठको अगुवाईमा उहाँका भाइ गिरिबहादुर श्रीष्ठले पनि शेर राखेर काम सुरु गर्नुभएको छ र यहाँसँग कुराकानी गर्न गइरहेको छु। गिरिबहादुरजी, तपाईँहरूले यो कति लगानीमा सुरु गर्नुभयो? यो हाम्रो यस्तै 10 लाख बराबर अब हुन जान्छ। हामी यहाँ बङ्गुरका 15 पाठापाठीहरू अब सङ्कलन गऱ्यौँ भने यो त मैले एउटा के हो नि सर, अब 10-11 चाहिँ बाहिर गरेँ, यो युरोपियन डिजाइन हो देशलाई। कुन देशमा बस्नुभयो तपाईँहरू? म युएमा दुबईमा बसेँ, अनि उहाँ मैले एउटा चिडियाखानामा यस्तै विदेशी प्रोजेक्टको हामी युरोपियन संस्थामा काम गर्थ्यौँ, अनि त्यसभित्र एउटा जू बनाउने चाहिँ टेन्डर आयो कम्पनीको, अनि त्यही अनुसारले यो हामीले स्काफोल्डिङ सिस्टमको पुरा यसमा पाइपको जोइन छ, तपाईले उही सिकेको सिपलाई यहाँ प्रयोग गर्नु मैले वहा एउटा चिडियाखाना गोरेहरुसित चाहिँ यो बनाएर चाहिँ दिएँ थिए त्यो डिजाइन चाहिँ अब मेरो उ अनुसारले चाहिँ बनाएको हेर म कतिसम्म सफल भइन्छ अनि यो तारबेर बन्डरी छ हाम्रो 180 मिटर बन्डरी लगाएर बनाछम उहाँ त अलि हाइट बनाइए थियो र अहिले हामीले त्यति हाइट बनाए छैन यसमा अब यो थोरै खाने धेरै एक्सरसाइज गर्ने यो पशु मध्येको राजा जात पनि मानिन्छ यो बाख्रालाई यो चाहिँ तल घाँस खान्न जति तल भए पनि उफ्रेर खान पायो भने माथि चढेर खाने त्यो अनुसारले हामीले त्यसका जालीहरू यस्ता घाँस खाने जालीहरू बनाइदिएका छौँ तपाईँले यो घाँसको व्यवस्था कहाँ गर्नुहुन्छ घाँस त अहिले हामी यो अलि यो काम गर्दा गर्दै ढिला भयो अलि घाँसलाई अलि समस्यै छ तर पनि हामी अब जिल्ला पशु सेवा कार्यालयले हामीलाई अलि बिउ दिइरहेको छ हामी यहाँ पार्टेसन गरेर यसलाई उखु जातको एउटा चाहिँ बिउहरू आएको छ अब हामीले यसलाई यो जाली छ हामीसित अब यसलाई हामी उखु जातको घाँस लगाएर निफुर्कोमा एकदम पोसिलो यो घाँसको बिउ हामीसित आएको छ तपाईँ त विदेशको फर्ममा काम गर्नुभएको यी बाख्राहरूको रोगको बारेमा औषधि उपचारको बारेमा आफै राख्नुहुन्छ कि प्राविधिकहरू हजुर मसितै औषधि अब छ यस्तो सम्पर्क गरिराखेको छु मलाई यहाँ लिएर पनि राखिराखेको छु केही त म आफै गर्छु धेरै अब ठुलो समस्या आयो भने एकचोटि हाम्रो फर्ममा बेसरी ठुलो समस्या आयो त्यतिखेर चाहिँ म बाहिरबाटै प्राविधिक मगाएर यहाँ चाहिँ खोपको आयोजना पनि चलाइयो यी सब बाख्राहरू एकचोटि खोपहरू लगाएर खाछन् भनेपछि विदेशको कमाइ चाहिँ गर्ने तपाईँको लक्ष्य हो हेरौँ अब कस्तो हुन्छ अब यो यसरी हेर्दाखेरि मैले पनि धेरै विकसित मुलुकहरू पनि अब कृषितिर फर्केको देखेँ अब जति उनीहरूले गर्नुपर्ने हो त्यसमा पनि कृषिमै निर्भर हुनुपर्छ भन्ने उनीहरूको देखेरै म आफू पनि अब कृषितिरै फर्किनुपर्छ र केही चाहिँ हामीले गरेर देखाउनुपर्छ आफूले सिकेको सिप यहाँ चाहिँ प्रदर्शन गरिसकेपछि कोही मसँग धेरै आइसके साथीहरू बाख्रा पालनका अब यस्तै टक्सार यता त्यताका साथीहरू पनि आएर यहाँ हेर्नुभयो तपाईँले यो कहाँ नेपालमा कहाँ जानुभयो त्यो तालिम गर्न पनि भन्नुभयो तर आजसम्म म नेपालको यस्तो तालिममा कहीँ पनि परेको छैन अब सरकारी यस्तो पऱ्यो भने अब जाउँला हेरौँला लुम्लेहरू कता कता भन्ने पनि नेपालको सबभन्दा ठुल्ठुला ऊ पनि छन् फर्महरू पनि छन् भन्ने ऊ छ र मेरो लास्टमा त के छ भने पार अब युवा पुस्ताहरूलाई नविदेश्यौँ यही हाम्रो कृषिलै केही हुन्छ भन्ने चाहिँ ऊ दिन चाहन्छु सन्देश दिन चाहन्छु अन्त्यमा यसको भविष्यमा मार्केट कति छ भन्ने त अब आजको उसले बताइरहेको छ भोलि के हुन्छ भने यसको मार्केट डबलै हुन्छ अवश्य पनि तपाईँले विदेशमा सिकेको सिपलाई चाहिने जुन आफ्नै घर दैलोमा जुन प्रयोगमा ल्याउनु भएको छ जुन सुरु गर्नु भएको छ यो उदाहरणीय काम हो र यो तपाईँको सफल भएर जाओस् हाम्रो पनि शुभकामना यहाँलाई हजुर हस् यहाँनिर गुल्मी उद्योग वाणिज्य सङ्घ अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डे हुनुहुन्छ हामीसँग यो फर्म नियालिरहनु भएको छ यो लोभ लाग्दो जुन पौरख देख्नुभयो नि यसलाई कसरी लिनुभएको छ यो एकदमै सकारात्मक रूपमा लिएको छु मैले र विशेष गरेर गुल्मी उद्योग वाणिज्य सङ्घले विगतदेखि नै गुल्मी जिल्लालाई विकास गर्नका लागि एउटा व्यावसायिक कृषि र पर्यटनको विकास यो दुईवटा कुरालाई रोजेको छ यहाँको सम्भावना पनि त्यो छ र विशेष गरेर अहिले यो पछिल्लो चरणमा 10 वर्ष जुन कृषिको अवधारणा आयो त्यसपछि विशेष गरेर चाहिँ यसमा चाहिँ सरकारी तवरबाट पनि अलिकति लगानीको वृद्धि भएको छ यसमा विशेष गरेर यहाँ बस्ने युवाहरू अथवा राजनीति दलहरूका केही कार्यकर्ताहरू समेत पनि होइन अब चाहिँ एउटा कुरा चाहिँ राजनीति मात्रै गरेर हिँडेर हुँदो रहेछ र वास्तवमा हामी चाहिँ व्यावसायिक बन्नु पर्दो रहेछ हामीलाई आखिर चाहिँ जीवन उपार्जन गर्ने चाहिँ कृषि नै रहेछ भन्ने हिसाब किताबले जुन एउटा चाहिँ युवाहरू अहिले चाहिँ कृषिपट्टि अलिकति आकर्षित हुनुभएको छ विशेष गरेर यो दुबिचोर गाविसका यहाँको पूर्व गाविस अध्यक्ष पनि हुनुहुन्छ र अहिले चाहिँ नेकाको पार्टी सभापति पनि हुनुहुन्छ उहाँ र विशेष गरेर आफूले एउटा उदाहरणीय कार्य जुन गर्नुभयो यत्रो 40 भन्दा बढी चाहिँ बाख्राको पालन गरेर गुणबहादुरजीले उहाँको कार्य अत्यन्त सकारात्मक लिएको छ गुल्मी उद्योग वाणिज्य सङ्घले मैले अहिले भर्खरै मात्र यसलाई अवलोकन गर्ने अवसर पनि पाएँ र यसभन्दा अगाडि म आएको थिइनँ र यहाँको चाहिँ यो देखिसकेपछि मलाई पनि के लाग्यो भनेर भन्दाखेरि म गुल्मी उद्योग वाणिज्य सङ्घको अध्यक्ष भए तापनि अब मेरो चाहिँ हाम्रो चाहिँ जसरी चाहिँ गुल्मी उद्योग वाणिज्य सङ्घले एउटा व्यापार व्यवसायलाई अगाडि बढाउने कुरा जुन राखिरहेको थियो त्यसमा कृषिलाई पनि प्राथमिकता दिनुपर्छ भनेर चाहिँ हामीले केरा खेतीको चाहिँ सुरुवात गरेका थियौँ र जसरी कृषिमा चाहिँ बढावा दिनुपर्छ भनेर केरा खेतीलाई सुरु गर्यो त्यस्तै गरेर अब हामीले पनि व्यक्तिगत हिसाब किताबले पनि विभिन्न ठाउँमा गएर यस कार्यलाई अगाडि बढाउनको लागि हामी आफै पनि संलग्न हुनुपर्छ भन्ने हामीलाई लाग्यो अवश्य पनि अब नेताहरू अथवा समाजका अगुवाहरूले भाषण मात्रै होइन आफै नमुना बनेर देखाउनु पर्छ भन्ने यो उदाहरण कारण दुबीचौर तीनका गुणबहादुर शिरीषले दिनुभएको छ। यहाँनिर रापरपाका जिल्ला अध्यक्ष भरतबहादुर चन्द हुनुहुन्छ, तपाईँले यो निहालिहाल्नु भयो, यसले त तपाईँहरूलाई पनि त उक्सायो नि, यसरी गर्नुपर्छ भन्ने कुरा त होइन। हामीले गुल्मी जिल्लाको आर्थिक रूपान्तर गर्नलाई कृषि र पर्यटन मात्रै हुन्छ भनेर हामीले 10 वर्ष कृषि कार्यक्रम ल्यायो, कृषि अवधारणा ल्यायो राजनीतिक दलले। त्यो आज यो यसरी अगाडि कृषि अगाडि बढेर एकदम उत्साहित भएर काम गरेर दिँदा हामीलाई एकदम निकै सन्तोष लाग्यो। हामीले अब ल्याएको अवधारणा ठिकै रहेछ र यहाँको जनताको आर्थिक रूपान्तर हुन सक्ने हामीले अवधारणा ल्याएर चाहिँ भन्दा हामी सबै दलहरूलाई एकदम खुसी लाग्छ। तपाईँले आफैले पनि केही गर्नु जस्तो लाग्यो कि लागेन? लाग्छ, हामीले गर्नुपर्छ। हामीले आर्थिक रूपान्तर हामीले पनि नमुना रूपमा केही गरेर देखाउनु पर्छ भन्ने हामीलाई छ होइन। र विभिन्न अब स्रोत साधन विभिन्न कारण हामी समाजसेवी भएकोले हामीले त्यो गर्न सकेको अवस्था छैन, तर यो एकदम खुसी लाग्यो। यही अनुसार गयो भने गुल्मी जिल्लाको आर्थिक रूपान्तर हुन सक्छ। हस्, यहाँनिर यस फर्मले के देखाउँछ भने अब व्यक्तिले आफ्नो उत्पादन सुरु गरौँ भन्ने देखाउँछ। र यहाँ स्थानीय विकास अधिकारी हरिप्रसाद ग्यावाली हुनुहुन्छ, जो गुल्मी जिल्लामा 10 वर्ष कृषि योजनाको अवधारणा पनि ल्याएर सञ्चालन गरिरहनु भएको छ, र आज प्रत्यक्ष यस फर्ममा आएर उहाँले अवलोकन गर्नु भएको छ। यहाँले कसरी लिनु भएको छ स्थानीय विकास अधिकारीज्यू? जहाँसम्म कृषि र यो पशुपालनको क्षेत्र चाहिँ गुल्मी जिल्लाको पहिलो प्राथमिकता बन्नुपर्छ र यही नै गुल्मी जिल्लाको विकासको एउटा आधार हो भन्ने मान्यतालाई जिल्लाले अगाडि सारेको थियो। आज हामी यो दुबीचौरमा आएर एउटा बाख्रा पालन फार्म चाहिँ हेरिरहँदा किसानहरू साँच्चै उत्साहित भएको मैले महसुस गरेको छु, र अझै विशेष गरी पूर्व गाविस अध्यक्ष जस्तो राजनीति जिम्मेवार सम्हालिसक्नुभएका व्यक्तित्वले अहिले यस किसिमको फार्म सञ्चालन गर्दा अरूलाई पनि हाम्रो सम्भावना भनेको यही क्षेत्रमा छ भन्ने एउटा उदाहरणीय प्रशंसनीय काम प्रस्तुत गर्नुभएको छ जस्तो लाग्यो। र अरूतिर पनि जति पनि युवा साथी हरू बाहिर पलायन भएर गइराख्नु भएको छ, विदेश जानु भएको छ, ती साथीहरूलाई यस्ता व्यक्तित्वहरूले चाहिँ आकर्षण गर्न सक्नुहुनेछ। यो अभियानलाई हामीले जिल्लाले विशेष गरी समूह सहकारी मार्फत र व्यक्तिगत हिसाबले पनि व्यावसायिकतातर्फ अगाडि बढाउने क्रममा चाहिँ जिल्लाले जुन किसिमको कार्यक्रमहरू अगाडि बढाएको छ उहाँहरूलाई उत्साह दिने प्रेरणा दिने काम जिल्लाले गर्दैछ गरिरहेको छ, र यो अभियान जिल्लाभर अगाडि बढाउने हिसाबले लैजाँदैछौँ। जस्तो उहाँले व्यक्तिगत रूपमा यो सञ्चालन गर्नुभयो यो होइन, यहाँहरूले व्यक्तिगत रूपमा सञ्चालन गरेको उसलाई तपाईँले केही अनुदान केही कार्यक्रम छ अनुदान दिने जस्ता? निश्चित रूपमा हामीले जिल्ला विकास समितिकै कार्यक्रममा पनि हामीले पशु अनुदान, पशु ढुवानी अनुदान अनि विभिन्न चाहिँ अब औजार सामग्रीमा 50% अनुदान लगायतका कुराहरू ल्याइरहेका छौँ। विशेष जिल्ला विकास समिति भन्दा पनि जिल्लाको समग्र सोच भनेको सम्पूर्ण विषयगत कार्यालयहरू लगायत जिल्लाको समग्र विकासलाई जिल्लाले जीविसले संयोजन गर्नुपर्ने हुन्छ। पशु सेवा कार्यालयबाट यो गोठ सुधारका कार्यक्रमहरू, उन्नत नस्लका कार्यक्रमहरू, औषधि उपचारका कार्यक्रमहरू अनि विभिन्न प्रविधिगत सुधारका कुराहरू, यी सबै सेक्टरमा चाहिँ पशु सेवा कार्यालय, हाम्रो 10 वर्ष कृषि योजना अनि सामुदायिक पशु विकास कार्यक्रम लगायतका कार्यक्रमहरूले प्रत्यक्ष यस्ता किसिमका फर्महरू, यस्ता किसिमका समूहहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। म अस्ति दिगाममा गएको थिएँ र हरदिने टाइम पनि पुगेँ। त्यहाँका कृषकहरूले दुध उत्पादन गर्ने अनि त्यसपछि यस्ता पशुपालन गर्नेहरूले जिल्ला विकास समितिले ढुवानीमा छुट गर्दै हुन्थ्यो भन्ने एकदमै हाम्रो कार्यक्रम पशु ढुवानीमा अनुदान दिने प्रति पशु 2000 को दरले अनुदान दिने कार्यक्रम छ, तर हामीले कार्यान्वयन पक्षलाई अडी निगरानीका साथ हेरिरहेका छौँ। कुनै पशु व्यवसायीले ओल्लो घरको पशु पल्लो घरमा लगेर अनुदान माग्छ भने हामी त्यसलाई चाहिँ नियन्त्रण गरेका छौँ। बाहिरबाट उन्नत जातको पशु ल्याउँछ भने निसङ्कोच जिल्ला विकास समितिमा त्यो समूहको माग र अनि गाविसको सिफारिससहित आउनुहोस्, हामीले चाहिँ त्यो पशु अनुदान कार्यक्रम छ हामी दिन्छौँ। तर काम गर्नेले सहयोग माग्नुहोस्, अनुदान खोज्नुहोस्, काम गरेर देखाउनुहोस्, जिल्ला विकास समिति सहयोग गर्न तयार छ। काम नगरिकन चिटिङ गर्न कोही अगाडि नबढ्नुहोस्, मेरो यो आग्रह हो। हस्, धन्यवाद, सुनिहाल्नुभयो। स्थानीय विकास अधिकारी हरिप्रसाद ग्यावालीले पनि भन्नुभयो, यसरी व्यक्तिगत रूपमा कसैले यस्ता फर्महरू पशुपालन गाई पालन गर्नुहुन्छ भने अनुदानको व्यवस्था गर्न तयार छ भन्नुभयो। र तपाईँ पनि दुबीचौर गाविस वडा नम्बर 3 जुन एउटा बाख्रा पालनको जुन एउटा रहर लाग्दो एउटा पौरख देख्न पाइन्छ, यो पौरख तपाईँ पनि एकचोटि हेर्न आउनुहोस्। यस गाविसका निवर्तमान अध्यक्ष एवं नेपाली काङ्ग्रेस दुबीचौरका सभापति गुणबहादुर शिरीषले यो पौरख यो नमुना देखाउनु भएको छ। निकै रहर लाग्दा यहाँ ठुल्ठुला पाठाहरू खसीहरू बाख्राहरू देख्न पाइन्छ, र यस कम्पाउन्ड बाहिर बुङ्गुर पालन पनि उहाँले सुरु गरिसक्नु भएको छ। 5 रोपनी जमिनमा हिजोको परम्परागत खेतीबाट भन्दा दोब्बर तेब्बर आमदानी लिने लक्ष्यका साथ जुन सुरु गर्नुभएको छ, तपाईँ पनि एकचोटि यहाँ हेर्न आउनुहोस्, तपाईँलाई पनि यसले प्रेरित गर्नेछ। र अब व्यक्ति व्यक्ति घर घरबाट यस्ता उत्पादनहरू यस्ता पशुपालनहरू सुरु गरौँ भन्ने यो नमुना अरूलाई पनि फैलाउनुहोस् र तपाईँ आफू पनि पनि गर्नुहोस् भन्दै दुबिचोर तिनका निवर्तमान अध्यक्ष गुणबहादुर श्रीष्टको यस फर्मबाट बिदा चाहन्छु। धन्यवाद।